دوبارہ ہوا देखिए कैसा सितम हम पे दोबारा हुआ, शामी के बाजार की याद मुझे आ गई। शाह की वो लाडली कहती है रो कर यही, कोई नहीं अब यहाँ तन्हा मैं फिर हो गई, कोई नहीं अब यहाँ तन्हा मैं फिर हो गई। आइए मेहदी मेरे इंतजिर हूँ आपकी। हमको शहादत अता कर दे अलमदार मन, सिर्फ इसी वास्ते आए हैं। ए सुखन दे दे इशारा हमें, दिल में है हसरत यही سخی عباس مولا عباس عباس کے روز پہ عباس کے سر کو جھکا کر چلو، روز پہ عباس کے سر کو جھکا کر چلو۔ ہم کو شہادت عطا کر دے علمدار من، صرف اسی واسطے آئے ہیں اہل سخن۔ دے دے اشارہ ہمیں، دل میں ہے حسرت یہی چلو کے شجاع سے یہ کرتا ہے ناصر بیان، سر کو جھکاتا ہے کیا سر کو کٹا لے یہاں، اس نے ہمیں دے دیا نظر چڑھا دے ابھی